नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक बस्दै कार्य विभाजन र पदाधिकारी चयनका बारेमा छलफल हुने। नारायणगढमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु। चितवन निकुञ्जमा बाघको क्रियाकलापबारे अनुसन्धान सुरु। मौसम परिवर्तनका कारण चीनका हिमनदीहरू गत 30 वर्षमा हजारौँ वर्ग किलोमिटर घट्यो। चीन र रुसबीच 400 अर्ब अमेरिकी डलर बराबरको ग्यास आपूर्तिमा सम्झौता। र आइपिएल क्रिकेटमा मुम्बईद्वारा पन्जाब पराजित, प्लेअफमा पुग्ने मुम्बईको सम्भावना कायमै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक बस्दैछ। पार्टी कार्यालय कोटेश्वर पेरिस डाँडामा बिहान 11 बजे बस्ने बैठकले नेताहरूको कार्य विभाजन गर्ने एकीकृत नेकपा माओवादीका प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो। बैठकले पदाधिकारी पनि चयन गर्नेछ। बाबुराम भट्टराई पक्षले विराटनगर सम्मेलन छाडेर हिँडेपछि संयुक्त रूपमा पहिलो पटक बैठक बस्न लागेको हो। आजको बैठकमा जानेर छलफल गर्ने भट्टराई पक्ष नेता देवेन्द्र पौडेलले जानकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराई पक्षबीच 5 जनाको केन्द्रीय कार्यालय गठन गर्ने र त्यसमा नेता कृष्ण बहादुर महरालाई थप्ने सहमति भइसकेको छ। नारायण काज श्रेष्ठ प्रकाशलाई उपाध्यक्ष, पुष्पबहादुर बोगटीलाई महासचिव र कृष्ण बहादुर महरालाई सचिव बनाउने सहमति भएअनुसार पद बाँडफाँड हुनेछ। नेता भट्टराईले वरिष्ठ उपाध्यक्ष बन्न अस्वीकार गरेपछि उहाँलाई वरिष्ठ नेता बनाउने तयारी भइरहेको छ र यसबारे बैठकमा छलफल हुने स्रोतले जनाए। संविधान सभाको बैठकमा आज न्याय प्रणाली सम्बन्धी विषयमा छलफल हुने भएको छ। तत्कालीन न्याय प्रणाली भएका सहमति र असहमतिका विषयमा आज छलफल हुनेछ। संवैधानिक अध्ययन तथा निर्कियोल समितिले यसअघि नै पेश गरिसकेको प्रतिवेदनमाथि बुदागत रूपमा छलफल हुनेछ। संविधान सभाको बैठक दिउँसो 1 बजे बस्नेछ। आज न्याय प्रणाली सम्बन्धी विषयमा यसअघि भएका सहमतिका बुदाहरूमा छलफल गरिने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। सभासदहरूले सहमति गरिसके पनि असहमतिका विषय राजनैतिक संवाद समितिमा र सहमतिका विषय संविधान मसौदा समितिमा पठाइनेछ। हिजोको बैठकले तत्कालीन राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनको संविधानको प्रारम्भिक मस्यौदामा भएका असहमतिको निर्कियोल सम्बन्धी प्रतिवेदनमा भएका असहमतिका विषयलाई राजनैतिक संवाद समितिमा पठाएको छ। 4 दिनसम्म पक्ष विपक्षमा भएको व्यापक बहस र छलफलपछि असहमतिका बुदाहरूलाई सहमति जुटाउन संवाद समितिमा पठाइएको हो। संविधानका विषयगत समितिहरूले काम पाएपछि सक्रिय बनेका छन्। संविधान सभाको संवैधानिक राजनैतिक संवाद तथा सहमति मसौदा समितिले पनि काम पाएपछि संविधान निर्माणको गति बढ्ने सभासदहरूले बताएका छन्। संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिले आजदेखि संविधानका विवादित विषयमा छलफल गर्दैछ। विघटित संविधान सभाका विषयगत समितिका प्रतिवेदनमा रहेका विवाद समितिमा आइपुगेपछि औपचारिक छलफलले प्रवेश पाउनेछ। अहिले बस्ने बैठकमा असहमतिका विषयलाई सहमतिमा पुर्याउने प्रक्रियाका विषयमा छलफल हुँदैछ। समितिका सदस्य फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले समितिले विवादका विषयमा सहमति खोजेपछि मसौदा समितिमा पठाउने जानकारी दिनुभएको छ। संविधान सभाको हिजोको पूर्ण बैठकले तत्कालीन राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनको संविधानको प्रारम्भिक मसौदामा भएका असहमतिको निर्कियोल सम्बन्धी प्रतिवेदन सहमतिका लागि निर्देशनसहित संवाद समितिमा पठाएको छ। चितवनको नानगढ स्थित पुलचोकमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। गैराती पोखरा बस पार्कबाट पुलचोकतर्फ जाँदै गरेका बेला ट्रकको ठक्करबाट भरतपुरकी 25 वर्षकी पवित्रा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पोखरा बस पार्कबाट पुलचोकतर्फ जाँदै गरेको ना सोरप 3480 नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।